एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि। मोबाइल 9845146174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। शुरूमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। जनकपुर बम विस्फोट घटनाको अभियुक्त निलम्बित सभासद संजय कुमार शाहलाई कारागार चलान, समर्थकद्वारा प्रदर्शन। आज कानून दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै मापदण्ड पूरा नगर्ने अस्पताल तथा स्वास्थ्य संस्थाको नवीकरण नहुने। 157 वर्ष पहिले डुबेको एक अमेरिकी जहाज खोजीका क्रममा सुन भेटियो। र आइपीएल क्रिकेटमा आज पंजाब र बेंगलोर भिड्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। जनकपुर बम विस्फोट घटनाको अभियुक्त निलम्बित सभासद संजय कुमार शाहलाई कारागार चलान गरिएको छ। 3 दिनको बसपछि धनुषा जिल्ला अदालतले थुनामा राख्न आदेश दिएपछि उहाँलाई बिहिबार साँझ महोत्तरीको जलेश्वर कारागार पठाइएको हो। गएको शनिबार राति नेपाल तथा भारतको सीमा क्षेत्रबाट पक्राउ परेका शाहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार सार्वजनिक गरी धनुषा जिल्ला अदालतमा हाजिरी गराएको थियो। मंगलबारदेखि 3 दिनसम्म चलेको थुन्सेको बहसपछि न्यायाधीश कैलाश केसीको एकल इजलासले शाहलाई पूर्वपक्षका लागि कारागार राखी घटनाको अनुसन्धान गर्न आदेश दिएको हो। धनुषा क्षेत्र नम्बर 4 निर्वाचित सभासद शाह पक्राउ परे लगतै सभासद पदबाट निलम्बित समेत भइसकेका छन्। सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका शाहलाई कड़ा सुरक्षाका बीच अदालतमा बयान लिएको थियो। अदालतले थुनामा पठाउने आदेश दिएपछि शाहका समर्थकहरूले अदालतको मूल गेटमा नाराबाजी र ढुङ्गामुढा समेत गरेका थिए। 2069 वैशाख 18 गते मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा शान्तिपूर्ण धरनामा बसेका बेला गराइएको बम विस्फोटबाट 5 जनाको ज्यान गएको थियो भने 20 भन्दा बढी घाइते भएका थिए। बम काण्डमा संलग्नको अभियोगमा पक्र परेका तराई विद्यार्थी लिबरेशन फ्रन्ट का अध्यक्ष मुकेश चौधरीले धनुषा जिल्ला अदालतमा सभासद शाहकै निर्देशनमा आफूले विस्फोट गराएको बयान दिएका थिए। यसअघि बम विस्फोट भएको 18 दिनमै सप्तरी विषहरियाका शिवम शर्मा भनिने जयप्रकाश चौधरी, धनुषा सपहिएका प्रकाश भनिने सुरेश कुमार कर्ण, महोत्तरी मडैका दिपेन्द्र र झार, धनुषा भुतही पटेरवाका मुकेश कुमार कर्ण पक्राउ परेका थिए। तराई विद्यार्थी लिबरेशन फ्रन्टका अध्यक्ष चौधरी र सभासद शाहका पूर्व सहयोगी ओम यादवलाई 1 महिना अघि पक्राउ गरी पूर्वपक्षका लागि थुनामा पठाइएको छ। आज कानून दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा सर्वप्रथम 2009 प्रधान न्यायालय N2008 जारी भएको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन कानून दिवस मनाउने गरिन्छ। यो ऐनले प्रधान न्यायालयबाट भएका आदेश तथा फैसला अकाट्य तथा अन्तिम हुने कानूनी व्यवस्था गरेको थियो। आजको दिनलाई नेपालको न्यायिक इतिहासमा प्रजातन्त्र, मानवाधिकार र स्वतन्त्र न्यायपालिकाको प्रस्थान बिन्दुको रूपमा लिइन्छ। कानूनसँग सम्बन्धित संघ संस्थाले 2031 सालदेखि हरेक वर्ष वैशाख 26 गते कानून दिवस मनाउँदै आएका छन्। कानून दिवसको अवसरमा आज जिल्ला पुनरावेदन र सर्वोच्च अदालतमा विदा दिएको छ। कानून दिवसको अवसरमा सर्वोच्च अदालतमा दिउँसो 4 बजे विशेष कार्यक्रमको आयोजना गरिएको छ। यसैबीच कानून दिवसको अवसरमा शुभकामना दिँदै प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माले संविधानले दिएको दायित्व पूरा गर्न न्यायालय सदैव सजग र सचेत रहेको बताउनु भएको छ। शुभकामना सन्देशमा उहाँले न्याय सेवामा गुणस्तरीयता बढ़ाउने काममा न्यायपालिका सदैव उच्च समर्पणका साथ लाग्ने प्रतिबद्धता जनाउनु भएको छ। घोषणा गरिएका नयाँ नगरपालिकाको संरचना छिटो तयार नगरे स्थानीय बासिन्दालाई फाइदा भन्दा धेरै नोक्सान हुने विज्ञहरूले बताएका छन्। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर दिनेश चन्द्र देवकोटाले नयाँ घोषणा गरिएका नगरपालिकाको संरचना तयार गरेर छिटो कर्मचारीहरूको व्यवस्था नगरे स्थानीय बासिन्दालाई त्यसबाट फाइदाको साटो कर मात्रै धेरै तिर्नुपर्ने बाध्यता आइपर्ने बताउनुभयो। यसअघि नै नगरपालिका बन्ने तयारीमा रहेका केही गाविसले नगरपालिका सरहको मालपत लगायतका कर उठाउन थालेका थिए, तर समयमै संगठनिक संरचना तयार गर्ने र छिटो चुनाव गराउने हो भने नयाँ नगरपालिका घोषणा भएका ठाउँका बासिन्दाले धेरै फाइदा लिन सक्ने देवकोटाको भनाइ छ। नगरपालिका घोषणासँगै ती क्षेत्रमा अनुदानको रकम पनि बढ़नेछ भने अहिले करदार सरहको सचिवले गर्दै आएको स्रोत परिचालन र प्रशासकीय कामको नेतृत्व शाखा अधिकृतले पाउनेछन्। यसले त्यस क्षेत्रको स्रोत परिचालन र समग्र विकासमै योगदान पुर्याउने उहाँले बताउनुभयो। सरकारले बिहिबार 283 गाविसलाई मिलाएर 72 नयाँ नगरपालिका थपेको थियो। मापदण्ड पुगेका 72 शहरलाई नगरपालिकाका रूपमा स्वीकृति गरिएपछि नगरपालिकाको संख्या 130 पुगेको छ। नयाँ घोषणा भएका नगरपालिकाको संरचना तयार भई साउनदेखि कार्यान्वयनमा आउनेछ। मापदण्ड पूरा नगर्ने अस्पताल तथा स्वास्थ्य संस्थाको नवीकरण नहुने भएको छ। 2 महिना अनुगमन गर्दा धेरै स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा नगरेकाले सुधारको लागि मौका दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रमुख स्वास्थ्य प्रशासक जीडी ठाकुरका अनुसार सरकारी अस्पतालमा व्यवस्थापनको समस्या बढ़ी देखिएको छ। धेरै निजी अस्पताल तथा स्वास्थ्य संस्थाले आवश्यक पूर्वाधार र कानूनी प्रक्रिया पूरा नगरेको पाइएको छ। यस्ता मापदण्ड पूरा नगर्नेलाई सुधारको लागि मौका दिएको उहाँले बताउनुभयो। नवीकरण गर्ने बेला सुधार गरेको नपाइए त्यस्ता अस्पताल तथा स्वास्थ्य संस्था कार्यजीमा समेत पर्न सक्ने उहाँको भनाइ छ। अस्पताल तथा स्वास्थ्य संस्थाले हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान छ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, एकीकृत माओवादीमा उत्पन्न भएको संकटले एमालेलाई फाइदा पुग्ने भन्ने नेकपा एमालेका नेता माधव कुमार नेपालको भनाइप्रति तपाईँ के भन्नुहुन्छ? यसही कुरा बी समयले देखाउला र सी बुझ्नै गाह्रो राजनीति। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस डी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ प्रासीबुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 0656 63 063, मोबाइल नम्बर 98551 7043। विदेशका समाचार। 157 वर्ष पहिले डुबेको एक अमेरिकी जहाज खोजीका क्रममा सुन फेला परेको छ। 21 टन सुनसहित 425 यात्रु बोकेको पानी जहाज सन 1857 समुद्रमा डुबेको थियो। उक्त दुर्घटनापछि जहाजको खोजी कार्य हालसम्म पनि जारी छ। सामुद्रिक आँधीको चपेटामा परेको जहाजमा सवार सबै यात्रुको मृत्यु भएको थियो। पनामाबाट न्यूयर्क जाँदै गरेको पानी जहाजमा 21 टन सुन डुबेपछि अमेरिकी आर्थिक संकटमा परेको थियो। 2.2 किलोमिटर गहिराईमा जहाज डुबेपछि हराइरहेको सुनको खोजी कार्य पुस्तौंदेखि जारी छ। हालै भेटेको करिब 28 किलो सुनको मूल्य भने 13 लाख अमेरिकी डलर हुने अधिकारीहरूले जनाएका छन्। हराइरहेको जहाजबाट सन् 1980 अन्तिमतिर करिब 50 अर्ब डलर बराबरको सुन निकालिएको थियो। जहाजमा अझै करोड़ डलरको सुन भएको र त्यसको खोजी जारी रहेको अधिकारीहरूको भनाइ छ। हराइरहेको जहाजबाट सन् 1991 पछि सुन निकाल्न सकिएको थिएन। खेल समाचार। इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज शीर्ष स्थानमा रहेको किङ्स इलेभेन पंजाब र 6 स्थानमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर भेट्दैछन्। खेल नेपाली समय अनुसार बेलुका 8:15 बजेपछि शुरू हुनेछ। 7 खेलबाट 12 अङ्क जोडेको पंजाब शीर्ष स्थानमा छ भने 7 खेलबाट नै 6 अङ्क जोडेको बेंगलोर 6 स्थानमा रहेको हो। गैराती भएको खेलमा राजस्थान रोयल्सलाई 32 रनले पराजित गर्दै सनराइजर्स हैदराबाद 5 स्थानमा उक्लिएको छ। हिजोदेखि सौराहामा शुरू भएको गैंडा कप फुटबल प्रतियोगितामा आज त्रिवेणी युथ क्लब मुगलिन र यंग स्टार क्लब कावासोती बीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो 3 बजेपछि बागमारा सामुदायिक वनको चौरमा हुने आयोजक सौराह युवा समाजका सचिव ईश्वर राणाले जानकारी दिनुभएको छ। यसअघि हिजो भएको खेलमा सौराह युवा समाजले गैंडाकोट फुटबल क्लबलाई 6-2 गोलअन्तरले पराजित गरेको थियो। जनकपुर बम विस्फोट घटनाको अभियुक्त निलम्बित सभासद संजय कुमार शाहलाई कारागार चलान, समर्थकद्वारा प्रदर्शन। आज कानून दिवस विभिन्न कार्यक्रम गरी मनाइदै मापदण्ड पूरा नगर्ने अस्पताल तथा स्वास्थ्य संस्थाको नवीकरण नहुने। 157 वर्ष पहिले डुबेको एक अमेरिकी जहाज खोजीका क्रममा सुन भेटियो र आईपीएल क्रिकेटमा आज पंजाब र बेंगलोर भिड्दै। अवस्था बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार।